के भनी श्री पाजी तैले मेरो गल्ती देखाउना सुन तो होए कति दुख गरे मैले यो घर टेकाउना के सुन तो होए कति दुख गरे मैले यो घर टेकाउना के गर्यो म त यति देखेको सुन होए तिमीले लाको तिर्नलाई खेतै बेचेको ए सुन होए तिमीले लाको तिर्नलाई खेतै बेचेको मैले किने मैले बेचे नाथे किन कराउँछस् सुन तो होए बाउको जेठा सक्यो भनी हल्ला चलाउँछस् ए सुन तो होए बाउको जेठा सक्यो भनी हल्ला चलाउँछस् मैले किन भन्दै हिँडम गाउँभरि छ तिम्रो नाम सुन होए भाइ मारेर घरका कालनी पापी गङ्गारा ए सुन होए भाइ मारेर घरका कालनी पापी गङ्गारा सपनों पर साझे खाऊना पहिले मारे तिम्रो पहिलाई मुख समाल बुहारी सुना वे वे वे गाउँछ हार्दै चौहारे माछे बुहारी ए सुना वे वे वे गाउँछ हार्दै चौहारे मान्छे बुहारी भन्थे पोथी बासे राम्रो हुन्न ढलाउनु भाले भन्थे पोथी बासे राम्रो हुन्न ढलाउनु सुना वे वे वे अलक्ष्मी आई माईको काम गरै बढाउनु ए सुना वे वे वे अलक्ष्मी आई माईको काम गरै बढाउनु आफ्नो हक्का थुक्नी हो गाउँमा किन जानु पर्यो आफ्नो हक्का थुक्नी हो पर्खी वे वे वे दिए दिन्छन् नदिएमा मान्छे भुट्नी हो ए पर्खी वे वे वे दिए दिन्छन् नदिएमा मान्छे भुट्नी हो तैले हात्ती खोजेको होस् तर्साउन हाम्रो ठटाई तैले हात्ती खोजेको होस् तर्साउन सुन्तु वे वे वे मलाई पनि आउँछ लौ आफूको पर्छौन ए सुन्तु वे